लाई राखने फुलबारी छैन तिम्रो मुहारमा राखोगे मेरो बतासलाई बाँधने सुगन्ध छैन तिम्रो निश्वासमा बैसाख भना कि पानी गुरिन्छौँ रुझेकैमा पानी जसरी पानी जीवन झुल्छ जसरी फुल्छ पनि पर्नलाई बाँकी रहेन के बाँकी छैन मेरो यही मनलाई राख्ने घुम्ती घर छैन तिम्रो दोभानमा राखौँ उदास भन कि खुसी भन के पने राम्रा न राम्रा दुवै नै थारी भएकैमा पने जता नै पने जोबन फुल्छ जसरी फुल्छ मायालु मात्र बेगार बेले मायाको एउटै फुल मायाको एउटै फुल मेरो मायालाई राख्ने झल्खाना छैन